भी कुछ होंगे ना नहाते फिर साथ में बैठा हुआ क्या कर तुम्हारा चंदा बसा देखे हल्ला आलम सर बसा शुभार ना सो इमाम अबू हनीफा वो बाकी चार भी उसूल हो गए ये अगर जो उसूल हो हाँ तेरे दाखा वो तो उसूल हो भाई पर इमाम अल्लाह अबू हनीफा उसूल देख मान तेरा दाखा इमाम अहमद देख मान दाखा इमाम मालिक मान कर मत करो ये यार कुछ كل شيء بيرضى أي إنسان. طبعاً كثير نطلب هذه الأمور. كثير ما نطلب شيء، ما أعلم أني طبعاً في أكثر. أنا أقول هذا. نعم والله هذا المشكلة. إن شاء الله. أنا بعض العلماء شيخنا يقول الحاضر المقدم عن النبي. في سؤال أحد السؤال